ऐसी कर लो से चार बजाई नहीं बस टाइम बची घर में तो ऐसा वहाँ से भगत हुआ है سب کٹھا کرے ایک شہر بتایا جو کلو بدی کے گھائل بنایا محبتی میرے ودو ایک میلو لگایا Thank you.